भारतका नवनियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री कोइराला नयाँ दिल्ली बसाएका क्रममा महत्त्वपूर्ण भेटघाट पनि हुने। क्रान्तिकारीहरू कम्युनिस्टहरू एक आपसमा विभाजित हुँदा मुलुकले दुःख पाएको ए माओवादी अध्यक्ष प्रचण्डको तर्क भावनामा बगेर एकता नहुने वैद्य र भट्टराईको भनाई। कुखुरा व्यवसाय फस्टाउनका लागि जैविक सुरक्षा अपनाउनु पर्ने कार्यक्रमका सहभागीहरूको जोड, पर्याप्त चेतना नहुँदा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वितरण गरेको बाल्टिन दुरुपयोग। भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको शपथ लिँदै सार्क देशका राष्ट्राध्यक्ष सहित झण्डै 4,000 अतिथि सहभागी हुने। र इङ्ग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेडको ब्रान्ड भ्यालु घट्यो, जर्मन क्लब बायर्न म्युनिक पहिलो नम्बरमा। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। प्रधानमन्त्री सुशील कोइराला भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। कोइराला आज बिहान जेट एयरवेजको नियमित उडानबाट बिहान 9:30 बजे दिल्लीका लागि प्रस्थान गर्नुभएको थियो। उहाँ आज साँझ 6 बजे नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा हुने मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुनेछ। शपथ समारोहमा नेपालका अलावा पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, श्रीलङ्काका राष्ट्रपति महिन्द्रा राजापाक्षे, मालदिव्सका राष्ट्रपति अब्दुल्ला एमिन अब्दुल गयुम, अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई, भुटानका प्रधानमन्त्री इरिङ तोगवे, मोरिसिसका प्रधानमन्त्री नवीन चन्द्र रामगुलाम र बङ्गलादेशका सभामुख श्रीन सरभिन चौधरी सहभागी हुनुहुनेछ। कोइराला शपथ ग्रहण समारोहपछि भारतका राष्ट्रपति प्रणब मुखर्जीले नर्थ कोर्टमा आयोजना गर्नुहुने जलपान समारोहमा सहभागी हुनुहुनेछ भने आजै राति भारतका राष्ट्रपति प्रणब मुखर्जीले आयोजना गर्नुहुने रात्रिभोजमा पनि सरिक हुनुहुने बताइएको छ। कोइलाको 13 सदस्यीय प्रतिनिधि मण्डलमा दिल्ली स्थित नेपाली दूतावासका कार्यवाह राजदूत कृष्ण प्रसाद ढकाल र मिनिस्टर काउन्सिलर तीर्थराज वाग्ले पनि संलग्न हुनुहुनेछ। उहाँ अहिले दिल्ली स्थित होटल मरियोरमा रहनुभएछ भने पर्सि बुधबार अपरान्न स्वदेश फर्कने कार्यक्रम रहेको छ। यसैबीच भारतका भ्रमणमा जानुभएका प्रधानमन्त्री कोइरालालाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालय र नेपाली दूतावासका वरिष्ठ कर्मचारीले स्वागत गरेका छन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज बिहान नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री कोइरालालाई भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर र नेपालका लागि भारतीय राजदूत रञ्जित रे, नयाँ दिल्ली स्थित कार्यवाह नेपाली राजदूत कृष्ण प्रसाद ढकाल लगायतका उच्च स्तरीय कर्मचारीले स्वागत गरेका थिए। दिननाथ शर्मा र लीलामणि पोखरेल एकीकृत नेकपा माओवादीको स्थायी समिति सदस्यमा पराजित हुनुभएको छ। आज भएको चुनावमा शर्मा र पोखरेल पराजित हुनुभयो भने डाक्टर बाबुराम भट्टराई, देवेन्द्र पौडेल र टोपबहादुर रायमाझी चुनाव नलडे पनि विजयी हुनुभयो। स्रोतका अनुसार पुष्टबहादुर बगटी, नारायण काजे श्रेष्ठ, वर्षमानपुन, कृष्णबहादुर मोहरा, लोकेन्द्र विष्ट मगर, गिरिराजमणि पोखरेल, अग्निसापकोटा, हरिबोल गजरेल, जनार्दन शर्मा, चक्रपाणी खनाल बलदेव, शक्ति बस्नेत, नन्दकिशोर पुन र गोपाल किराती स्थायी समितिमा विजयी भएका छन्। दिननाथ शर्मा र लीलामणि पोखरेल यसअघि स्थायी समिति सदस्य हुनुहुन्थ्यो। पदाधिकारीमा अध्यक्ष बाहेक 2 उपाध्यक्ष, 1 महासचिव, 3 सचिव र कोषाध्यक्षका लागि चुनाव हुँदैछ। असन्तुष्ट रहँदै चुनावी प्रक्रियाबाट बाहिरिएको भट्टराई पक्षलाई पनि पदाधिकारीमा जिताउने संस्थापन पक्षको तयारी छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिष्टहरू एक आपसमा विभाजित हुँदा मुलुकले दुःख पाएको बताउनु भएको छ। क्रान्तिकारी पत्रकार संघले द्वन्द्वकालमा राज्यबाट मारिएका पत्रकार कृष्णसेन इच्छुकको 12 स्मृति दिवसका अवसरमा आयोजना गरेको जनपक्षीय पत्रकारिताका चुनौती विषयको अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले नयाँ विचारका आधारमा क्रान्तिकारी कम्युनिष्ट बीच एकता आवश्यक रहेकोमा जोड दिनुभयो। सबैले त्याग गर्न सके मात्र प्रक्रिया सम्भव रहेको धारणा राख्दै उहाँले एक आपसमा रहेको अहंकार नत्याग्दासम्म त्यो सम्भव नहुने बताउनुभयो। युद्धकालमा व्यवस्थित पत्रकारिता गर्न सकिएको भए पनि शान्ति प्रक्रियामा प्रवेश गरेपछि त्यो सम्भव नभएको उहाँले स्वीकार गर्नुभयो। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले भावनाका आधारमा भन्दा पनि आवश्यकताले एकता प्रक्रिया अगाडि बढ्ने बताउँदै विगतमा सँगसँगै लडेका नेताहरू एक आपसमा मिल्नु र मुलुकलाई नेतृत्व प्रदान गर्नु आजको आवश्यकता रहेको बताउनुभयो। व्यावसायिकताका नाममा जनताको आवाज क्रमशः संचार माध्यममा हराउँदै गएको तर्क राख्दै उहाँले भन्नुभयो, कर्पोरेट कल्चर र सूचना साम्राज्यवादका कारण जनताको चाहना अनुसार संचार माध्यम चल्न नसकेको हो। ए माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले कम्युनिष्ट पार्टीभित्र विचारको बहस हुँदा त्यसलाई नकारात्मक तवरले प्रचार गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो। सम्पूर्ण क्रान्तिकारी शक्ति भावनाका आधारमा भन्दा पनि नयाँ विचार र कार्यदिशाका आधारमा एक ठाउँमा आउने वातावरण क्रमशः बन्दै गएको उहाँले बताउनुभयो। नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले पार्टी एकता प्रक्रियामा ए माओवादी नेता डाक्टर बाबुराम भट्टराई भन्दा अध्यक्ष प्रचण्ड नजिक रहेको बताउनु भएको छ। पार्टी पूर्वी ब्युरोको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव बादलले पार्टीले अघि सारेको सबुद्धि आधारबारे छलफल भइरहेको बताउनुभयो। कतिपय सन्दर्भमा सहमति छ तर केही आधारभूत प्रश्नहरूमा सहमति हुन सकेको छैन बादलले भन्नुभयो। जहाँसम्म बाबुरामजीको कुरा छ, उहाँको सैद्धान्तिक सहमति नभई एकता हुन सक्दैन भन्ने छ। उहाँले जुन अघि सारेका धारणाहरू हामीले सारेका कारण भन्दा फरक छन्। उहाँले सार्वजनिक गर्नुभएका ती धारणाहरू एकताका लागि अलि कठिन हुन्छ कि उहाँले भन्नुभयो। एमाले माओवादी अध्यक्ष प्रचण्डले समेत पार्टी एकताका लागि अझैसम्म प्रष्ट अवधारणा अघि नसारेको उहाँले बताउनुभयो। माओवादी महासचिव बादलले सर्वपक्षीय राजनैतिक सभाका लागि कङ्ग्रेससँग भएको वार्ता सकारात्मक भएको जानकारी गराउनुभयो। राजनैतिक सभा सरकारी नभई विगतको वार्तामा भएका शक्तिहरूले गर्ने उहाँले बताउनुभयो। ए माओवादीले माथिल्लो कर्णाली, माथिल्लो मर्स्याङदी र अरुण तेस्रो माओवादीले माथिल्लो कर्णाली, माथिल्लो मर्स्याङदी र अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण रोक्न माग गरेको छ। सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको नाम सिफारिस गर्ने नगर्ने बारे संसदीय समितिमा चुनाव हुने भएको छ। समितिमा रहेका सभासदहरू बीच सहमति हुन नसकेपछि आर्चना न्यायाधीशको नाममा चुनाव हुन लागेको हो। नेपाली कंग्रेसले सबैको नाम अनुमोदन गर्नुपर्ने अडान राखेको छ भने नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सबैको नाम अनुमोदन गर्न नहुनेमा जोड दिएका छन्। दीपक राज जोशी, गोविन्द उपाध्याय, गोपाल पराजुली र चोलेन्द्र शमशेर राणाको नाममा पनि बढी विवाद र ओजुरी परेकोले अनुमोदन गर्न नहुने एमाले र माओवादी सभासदहरूको जोड छ। सबै नाम अनुमोदन गर्नुपर्ने कंग्रेसको अडानमा अरू साना दलको पनि समर्थन छ। समितिमा रहेका 75 सदस्य मध्ये अनुमोदन रोक्न विपक्षीका 50 मत पर्नुपर्छ। हिमालय र माओवादी लगायत दलको 50 मत पुगेन भने न्यायाधीशको नाम अनुमोदन हुन्छ। समितिमा कंग्रेसका 17, हिमालयका 15, माओवादीका 7 र बाँकी अरू दलका सदस्य छन्। समितिले आइतबार प्रस्तावित न्यायाधीशको सुनवाई सकेको थियो। न्याय परिषदले वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपक राज जोशी, गोविन्द उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर राणा र जगदीश शर्मा पौडेललाई सर्वोच्चको स्थायी न्यायाधीशका सिफारिस गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमिति अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र सहअध्यक्ष पद्म सुन्दर लावतीको उम्मेदवारी मनोनयन दर्ता भएको छ। केन्द्रीय सदस्यका लागि भने 239 जनाको मनोनयन दर्ता भएको छ। हालको 45 सदस्य कार्यसमितिलाई विधान संशोधन समितिले संशोधन गरी 127 सदस्य बनाएको छ। सो समितिले एक अध्यक्ष र 50% सदस्यको निर्वाचनको व्यवस्था गरेको छ। त्यस्तै दलित जनजाति मधेसी मुसलमान पिछडिएका वर्ग सीमान्तकृत लगायतलाई आरक्षणको व्यवस्था गरिएको छ। निर्वाचन प्रक्रिया मङ्गलबार बिहान 8 बजेदेखि सुरु हुने सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो। अध्यक्ष कमल थापाले अघिल्लो दिन प्रस्तुत गरेको राजनैतिक कार्यपत्रमा सहभागी प्रतिनिधिले समसामयिक राजनैतिक विश्लेषण तथा भावी कार्यदिशाका बारेमा छलफल गरेका छन्। एजेट 10 गतेदेखि सुरु भएको पार्टीको प्रथम महाधिवेशन भोलिसम्म चल्नेछ। सूचना तथा संचार मन्त्री मेनेन्द्र रिचालले मुलुकमा द्वन्द्वको घाउलाई मलम लगाउने काम करिब करिब सकिएको बताउनु भएको छ। अब मुलुकले विगतमा जस्तो द्वन्द्व बिहोर्न नपरोस् भनेर शान्ति प्रक्रियाको काममा सरता लागि परेको बताउनुभयो। आजदेखि पोखरामा शुरू भएको शान्ति प्रक्रिया पत्रकारिता विषयक 3 दिने कार्यशाला को उद्घाटन गर्दै मन्त्री रिचालले शान्ति प्रक्रियाको महत्वपूर्ण काममा सन्तोषजनक रूपमा अघि बढेको जानकारी दिनुभयो। सत्यनिरूपण मेलमिलाप विधेयक पारित भई तयार हुनु नै महत्वपूर्ण उपलब्धि हो। मन्त्री रिचालले भन्नुभयो, यसले राजनीतिक वातावरण तय गरी संविधान निर्माणमा सहयोग पुग्छ। उहाँले संविधान निर्माणको कामलाई मूर्त रूप दिन सरकारले आवश्यक राजनीतिक वातावरण बनाइरहेको बताउनुभयो। शान्ति प्रक्रियाको अन्तिम बाटो भनेकी संघीय लोकतान्त्रिक गणतन्त्र भएको बताउँदै उहाँले संविधान निर्माणका लागि समितिले कार्यतालिका अनुरूप काम गरिरहेको जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले पत्रकारको कार्ड बोके पनि पत्रकारिता नगर्नेहरूको सदस्यता खारेज गर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले गरेको सम्मान कार्यक्रममा उहाँले कम्तीमा पनि महिनामा एक हप्ता पत्रकारिता नगरेकालाई पत्रकारको मान्यता नदिने बताउनुभयो। विभिन्न पेसा गर्ने तर पत्रकारको कार्ड बोकेर हिँड्ने महासंघको सदस्य बन्न नपाउने उहाँको भनाइ छ। महासंघमा गैर पत्रकार हाबी हुँदा पत्रकारको मर्यादा बन्न नसकेको र पत्रकारिताको विकास हुन नसकेको भन्दै उहाँले महासंघमा शुद्धिकरणको खाँचो रहेको बताउनुभयो। श्रमजीवी पत्रकार एन कार्यान्वयनमा सरकारले ढिलाइ गरिरहेको भन्दै अध्यक्ष विष्टले यसका लागि पत्रकारहरू आन्द्रमा उत्रन जरुरी रहेको बताउनुभयो। कुखुरा व्यवसायीहरूले आफ्नो व्यवसाय फस्टाउनका लागि जैविक सुरक्षा अपनाउनु पर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। जैविक सुरक्षा अपनाउँदा बेला बेलामा देखिने रोगको न्यूनीकरण र नियन्त्रणमा आउने र व्यवसाय फस्टाउने उनीहरूको भनाइ छ। कुखुरा व्यवसायमा पूर्वी चितवनले आज रत्नगरमा आयोजना गरेको जैविक सुरक्षा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल कुखुरा व्यवसाय मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रमान श्रेष्ठले विभिन्न समयमा देखिने रोगले गर्दा ठूलो नोक्सानी बिहनु परेको यथार्थलाई बुझेर रोग लाग्न नदिने उपाय नै जैविक सुरक्षा रहेको बताउनुभयो। जैविक सुरक्षा अपनाउँदा रोग पनि नलाग्ने र घाटा पनि नहुने उहाँको भनाइ थियो। केन्द्रीय अध्यक्ष श्रेष्ठले परम्परागत तरिकाले व्यवसाय गर्दा धेरै समस्या देखिने भएकाले नयाँ प्रविधिको प्रयोगबाट व्यवसाय गर्न सुझाव दिनुभयो। रोगले गर्दा नोक्सानी हुने हुँदा कुखुराको लागत मूल्य छुट्याउन नसकेको गरेको बताउनु भयो। कार्यक्रममा नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले व्यवसायीले कति लागतमा कुखुरा वा अण्डा उत्पादन गर्छन् भन्ने कुरा उपभोक्ताले थाहा पाएको खण्डमा सोही अनुसार बिक्री गर्न सकिने र व्यवसायलाई पनि फाइदा पुग्ने बताउनुभयो। रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्रालले व्यवसायीहरू आत्मनिर्भर भइरहेको अवस्थामा जैविक सुरक्षा अपनाउन व्यवसायी नै एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा रत्नगर नगरपालिकाका कार्यकारी अधिकारी सहदेव प्रसाद श्रेष्ठले कुन तरिकाबाट सुरक्षा अपनाउँदा रोग लाग्दैन भन्ने कुरामा स्वयं व्यवसायी नै सचेत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले कुखुरा पालन व्यवसायको वातावरणीय सुरक्षाका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कुखुरा व्यवसाय मञ्च पूर्वी चितवनका उपाध्यक्ष भीमनारायण श्रेष्ठले गर्मीको समयमा रोगको खतरा धेरै हुने भएकाले व्यवसायीहरूका लागि प्रशिक्षण कार्यक्रम राखिएको जानकारी दिनुभयो। करिब 100 जना व्यवसायी सहभागी कार्यक्रममा डाक्टर होमबहादुर बस्नेत र रेवन्त वर्षाईले जैविक सुरक्षाका बारेमा सहजीकरण गर्नुभएको थियो। सो अवसरमा कुखुरा व्यवसायी मञ्च पूर्वी चितवनले प्रकाशन गरेको पोल्ट्री डायरीको पनि विमोचन गरिएको थियो। मञ्चका सचिव द्रोण प्रसाद लामिछानेले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष रघुनाथ भट्टको अध्यक्षतामा भएको थियो। रत्नगर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वितरण गरेको बाल्टिन 40% घर धुरीले मात्र सही सदुपयोग गरेको पाइएको छ। कल्याण टोल विकास संस्था रत्नगर 8 र रत्नगर नगरपालिकाले संयुक्त रूपमा गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो। अनुगमनका क्रममा 40% घर धुरीले बाल्टिनको सही सदुपयोग गरेको र 60%ले भने दुरुपयोग गरेको पाइएको टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिनुभयो। अनुगमनका क्रममा वितरण गरेको दुईवटा बाल्टिन मध्ये कुनमा कस्तो खालको फोहोर राख्नुपर्छ भन्ने पर्याप्त जानकारी नहुँदा सदुपयोग हुन नसकेको उहाँले बताउनुभयो। नगरपालिकाले भान्साबाट निस्कने फोहोर सङ्कलनका लागि हरियो र प्लास्टिक जन्य फोहोरका लागि रातो बाल्टिन वितरण गरेको थियो। अनुगमनमा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष बाबुराम गौतम, कल्याण टोलका सचिव केशव रिजाल, नगरपालिकाका स्टोर किपर नवराज तिवारी र पत्रकार लगायतको टोलीको सहभागिता रहेको थियो। टोलीले बाल्टिन प्रयोगको अनुगमन साथै टोलवासीलाई सही सदुपयोग गर्न सचेत समेत गराएको थियो। फोहोर मैला व्यवस्थापन परियोजना मार्फत रत्नगर नगरपालिकाले गत वर्ष रत्नगरका सबै टोल विकास संस्थाहरूका घरधुरीहरूमा बाल्टिन वितरण गरेको थियो। संविधान सभा सदस्य शिवकुमारी गोतामीलाई आज रत्नगरमा सम्मान गरिएको छ। संयुक्त दलित उत्थान नगर समिति रत्नगर, उत्पीडित सेवा समाज रत्नगर 10 संयुक्त रूपमा सभासद गोतामीलाई सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा बोल्दै वक्ताहरूले नयाँ बन्ने संविधानमा दलितहरूको हक अधिकारलाई समेट्नुपर्ने, दलित संसद विकास कोषको रकम दलित हकितका निम्ति खर्च गर्नुपर्नेमा जोड़ दिएका थिए। सम्मान ग्रहणपछि सभासद गोतामीले संविधान दलितका हक अधिकार स्थापित गर्न आफूले पहल गरिरहेको बताउनुभयो। सभासद गोतामीलाई रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठ र समितिका अध्यक्ष मानबहादुर बैलकोटीले दोसुल्ला ओढाएर सम्मान गरेका थिए। सोही अवसरमा रत्नगर क्षेत्रभित्रका अति विपन्न दलित 30 विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। विद्यार्थीहरूलाई कापी कलम झोला लगायतका शैक्षिक सामग्री वितरण गरिएको समितिका अध्यक्ष बैलकोटीले जानकारी दिनुभयो। समितिका कोषाध्यक्ष ज्ञानमणि विक, देवराज रोका, विजय विश्वकर्मा, समितिका सचिव धनबहादुर सुनार, विमला विश्वकर्मा लगायतले बोलेका थिए। चितवनको दासढुङ्गाबाट तनहको देवघाट जोड्ने गरी त्रिशुली नदीमा निर्माण गरेको स्टिल ट्रस्ट मोटरेबल पुल हावाहुरीले गर्दा ढलेको छ। पुल गैराती ढलेको प्रत्यक्षदर्शीले बताएका छन्। सडक डिभिजन कार्यालय भरतपुरले ठेक्का मार्फत उक्त पुल निर्माणको काम थालेको हो। निर्माणको ठेक्का पाएको काठमाडौँको ANK कन्स्ट्रक्सन प्रालीले 11 महिनादेखि पुल निर्माणको काम जारी राखेको थियो। दुई खण्डमा निर्माण गर्नुपर्नेमा तनहतिर निर्माण गरेको भाग ढलेको हो। ठुलो हावाहुरी चलेको थियो। ANK कन्स्ट्रक्सनका प्रालीका साइट इन्चार्ज नवीन महर्जनले भन्नुभयो, नट बल्टु कस्न नपाउँदै पुल ढल्यो। उहाँका अनुसार दक्षिणतिरबाट आएको हावाले गर्दा पुल ढलेको हो। ANK कन्स्ट्रक्सन प्रालीका अनुसार 3 करोड बढीको क्षति भएको छ। पुलको 3 वर्ष अघि ठेक्का भई 2072 सालमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो, तर पुल ढलेकाले निर्माणको काम प्रभावित बनेको छ। स्टिल ट्रस्ट ब्रिज जोड्ने क्रममा भत्किएको हो। ठुलो लगानीको पुल हावाले ढालेको देख्दा स्थानीय आश्चर्यमा परेका छन्। 15 करोड लागतमा निर्माण जारी पुलको 50% काम सकेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख हरिकुमार पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार 80 मिटर लामो ट्रस्ट हावाहुरीले गर्दा ढलेको छ। भरतपुरको आपटारीमा ट्रकको ठक्करबाट दुर्लभ वन्यजन्तु निलगाई मरेको छ। आपटारी र रामनगरको बेसभागमा पनि जङ्गलमा लो 1-6-7-4-6 नम्बरको ट्रकको ठक्करलाई निलगाईलाई मारेको हो। निलगाईलाई ठक्कर दिने ट्रकलाई जिल्ला वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको प्रहरीले सुनाएको छ। राजमार्ग छेउका जङ्गलबाट निस्कने वन्यजन्तुहरू तीव्र गतिमा गुड्ने सवारी साधनका शिकार बन्ने गरेका छन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हाम्रो प्रश्न थियो, सर्वोच्चमा सिफारिस न्यायाधीशहरूको संसदीय सुनवाई तपाईँलाई कस्तो लाग्यो? ए संसदीय समितिको कर्मकाण्डी काम बे गर्नै पर्ने नियमित प्रक्रिया र सी निकै रमाइलो गाई जात्रा हेरे जस्तो। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, यस संसदीय समितिको कर्मकाण्डी काम भन्नेमा 20% व्यय गर्ने पर्ने नियमित प्रक्रिया भन्नेमा 50-30% र सी निकै रमाइलो गाईजात्रा हेरे जस्तो भन्नेमा 50%। तपाईँले मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, क्रान्तिकारी कम्युनिस्टहरू एक आपसमा विभाजित हुँदा मुलुकले दुःख पाएको भन्ने ए माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति तपाईँको प्रतिक्रिया के छ? ए सही कुरा, बे हास्यास्पद कुरा र सी एकताको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत करने। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मोगलिन मोगलिन ओबिसी काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में 40.4 डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-63063, मोबाइल नंबर 98550-61743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि पनि दिनभर बादल लागेर बेलुका पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित का लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार, भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ। लोकसभा चुनावमा भारतीय जनता पार्टीको ऐतिहासिक जितसँगै 63 वर्षीय मोदीले भारतको 15 प्रधानमन्त्रीका रूपमा शपथ लिन लाग्नु भएको हो। राष्ट्रपति भवनमा बेलुका 6:15 मोदीले सानो आकारको मन्त्रीमण्डलसहित शपथ ग्रहण गर्ने कार्यक्रम रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। शपथ ग्रहण अघि मोदीले आज बिहान राजघाटमा पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मोदीको शपथ ग्रहण कार्यक्रममा सार्क देशका राष्ट्राध्यक्षसहित झण्डै 4,000 अतिथि सहभागी हुनेछन्। प्रधानमन्त्री र अतिथिको सुरक्षालाई ध्यानमा राख्दै दिल्ली पुलिसले जल स्थल र हवाई सुरक्षा कडा बनाएको छ, जसका लागि 6,000+ प्रहरीलाई समारोह स्थल र आसपासको सुरक्षामा खटाइएको छ। भारतको उत्तर प्रदेशमा आज भएको यात्रुवाहक रेल दुर्घटनामा 20 जनाको मृत्यु भएको छ। दुर्घटनामा 90 जना घाइते भएका छन्। गोरखपुरबाट हरियाणाको हिसार जाँदै गरेको गोरखधाम एक्सप्रेस रेल लिकबाट उछिटेर दुर्घटना भएको प्रहरीले जनाएको छ। उता दक्षिण कोरियाको एक बस टर्मिनलमा आग लागि हुँदा 7 जनाको मृत्यु भएको छ। गोयाङ सहरमा भएको सो घटनामा 20 जना घाइते भएका छन्। सो टर्मिनलमा मर्मत कार्यको लागि वेल्डिङ गरिरहेका बेला आग लागि भएको बीबीसीले जनाएको छ। खेल समाचार, इङ्ग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेडको ब्रान्ड भ्यालु भत्तै घटेको छ। यो सिजनमा खराब प्रदर्शन गरेपछि म्यान्चेस्टरको ब्रान्ड भ्यालु घटेको हो। युनाइटेडको ब्रान्ड भ्यालु 44 करोड पाउन्ड रहेकोमा अहिले 10 करोड पाउन्डमा झरेको एक अध्ययनले देखाएको छ। उता यो सिजनमा 4 घरेलु उपाधि जितेको जर्मन क्लब वारेना म्युनिक ब्रान्डको हिसाबले 1 नम्बरमा रहेको छ। यसै गरी 2 दिन अगाडि युरोपियन च्याम्पियनसिप जितेको स्पेनिस क्लब रियल मड्रिड तेस्रो स्थानमा रहेको छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। भारतका नवनियुक्ति प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री कोइराला नयाँ दिल्ली बसाएका क्रममा महत्त्वपूर्ण भेटघाट पनि हुने।